نحمده ونصلي على رسوله الكريم. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ربي يسر ولا تعسر وتمم بالخير. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. پانچویں پارے کا پہلا لیسن ہے، آیت نمبر 24 سے ہم اب تفسیر دیکھیں گے اور اس دعا کے ساتھ اس پارے کو شروع کرتے ہیں کہ اللہ تعالیٰ ہمیں ان تمام باتوں پہ جو اس میں موجود ہیں اور جن کو ہم پڑھیں گے سننے کی، سن کر سمجھنے کی اور ان کا وہی مفہوم سمجھنے کی جو اللہ تعالیٰ کی مراد ہے، توفیق دے اور اس کے بعد پھر یہ چیزیں ہماری عملی زندگی میں آ جائیں. مقاصد میں ہم دیکھ چکے کہ یہ رکوع بہت ہی اہم ہے اور اس میں کئی چیزیں ہیں جس کے اوپر بات کرنے کی ضرورت ہے. میں آپ کے سامنے پہلے آیت کا خلاصہ رکھوں گی. اعوذ باللہ من الشیطان الرجیم. والمحصنات من النساء الا ما ملکت ایمانکم. تمہارے اوپر حرام کی گئی تمہاری مائیں. پیچھے گزر چکی یہ آیت، اب یہاں سے ہم دیکھیں گے. اصل میں اس کو پیچھے والی آیت کے ساتھ ملانا چاہ رہی تھی، لیکن یہ آیت پوری نہیں ہوتی جب تک کہ ترجمے میں پچھلی آیت یعنی پانچویں پارے کی آخری، چوتھے پارے کی آخری آیت نہ شامل کر لی جائے، کیونکہ آیت کا آغاز واو سے ہوتا ہے اور واو عطف کی ہے. عطف کیا ہوتا ہے؟ کسی بات کو ملانا، جیسے ہم عام طور پہ کہتے ہیں کھانا اور پینا، تو دو باتیں واو کے ساتھ مل گئیں. اسی طرح یہاں واو اختتام پہ ہم نے دیکھا تھا کہ محرم یعنی محرمات کی ایک تفصیل دی گئی، وہ عورتیں جن کے ساتھ نکاح نہیں ہو سکتا ان کی بات کی گئی. تو ان ساریوں میں عورتوں میں سے ایک اور قسم کی عورت، اور وہ کون ہے؟ والمحصنات من النساء، اور تمام شوہروں والی عورتیں بھی. اب یہاں لفظ نہیں ہے لیکن آپ اپنے سمجھنے کے لیے لگا سکتے ہیں حرام ہے، یعنی وہ عورت جس سے کسی مرد کا نکاح ہو سکتا ہے وہ عورتیں جو کہ پہلے سے کسی اور کے نکاح میں ہیں وہ بھی حرام ہے. ہاں، شادی شدہ عورتوں میں سے یا شادی شدہ عورتوں سے نکاح کی ایک ایکسیپشن ہے، اور وہ کیا ہے؟ الا مگر ما ملکت ایمانکم، جن کے مالک ہوئے تمہارے دائیں ہاتھ، مگر وہ عورتیں جو تمہارے ہاتھ میں آ جائیں، لونڈیاں، قیدی عورتیں. تو پہلی بات کیا پتہ چلی؟ کہ ہر شادی شدہ عورت کسی مرد پہ حرام ہے، ایک قسم کی عورتوں کے، عورت یا عورتوں کے، اور وہ کون ہیں؟ شادی شدہ عورتیں، مگر کسی جنگ میں مسلمانوں کے ہاتھ میں قیدی بن کے آ گئی. یہ کیا بات ہے؟ اس کے بارے میں آیت کی شان نزول کو دیکھنا پڑے گا. 8 ہجری میں غزوہ اوت، الف واو توئے الف اور سین اوتاس، یہ قبیلہ بنو غطفان کے ساتھ ہوا تھا. دشمنوں کی طرف سے مردوں کے ساتھ عورتیں بھی مسلمانوں کے خلاف نکلی ہوئی تھی، لہذا مسلمان جنگ جیتے، مردوں کے ساتھ وہ عورتیں بھی ہاتھ میں آ گئیں. اور اب سوال ایک اٹھتا ہے کہ کیا کیا جائے. وہ عورتیں اپنے گھروں میں یعنی پیچھے سے شادی شدہ تھیں، مرد شوہروں والیاں تھیں، تو صحابہ کرام کے ذہن میں یہ سوال اٹھا کہ یہ شادی شدہ عورتیں ہیں، ہم ان کے ساتھ کیا معاملہ کریں؟ تو اس پہ یہ آیت اتری تھی کہ ٹھیک ہے یہ شادی شدہ ہیں، مگر اب ان کا معاملہ دوسری شادی شدہ عورتوں سے مختلف ہوگا. وہ کیا ہوگا وہ ہم بعد میں دیکھیں گے، ٹھیک ہے؟ والمحصنات من النساء إلا ما ملكت أيمانكم، اور تمام شوہروں والی عورتیں بھی حرام ہیں مگر وہ کنیزیں جو تمہارے قبضے میں آ جائیں، یہ حلال ہے۔ کتاب اللہ ہی علیکم، یہ تم پہ فرض ہے اللہ کی طرف سے، یعنی کسی کے ذہن میں اگر کوئی بات آ رہی ہے اس کو سن کے، کوئی کچھ غلط سوچ رہا ہے، غلط بات کر رہا ہے، تو سوچ کے بولے، سوچ کے سوچے، اس لیے کہ یہ اللہ کا حکم ہے، یہ اللہ کا قانون ہے، اور مسلمان ہوتا ہی وہ ہے جو اللہ کے قانون کو مانے، تسلیم کر لے، اس کے مطابق زندگی بسر کرنے کا ارادہ کر لے۔ لہذا کوئی غلط لفظ بول کے اپنی نیکی کو ضائع نہیں کرنا، یہ اللہ تعالیٰ کا حکم ہے، اس نے تمہارے لیے رکھا تھا، لہذا اس کو خاموشی سے مان جاؤ۔ اچھا اور کیا ہے؟ وہ اور اُحِلَّ لَكُمْ مَا وَرَاءَ ذَٰلِكُمْ، ان کے سوا جتنی بھی عورتیں ہیں وہ تم پر حلال ہیں۔ ابھی تک محرمات کی بات تھی، حرام عورتیں جن سے نکاح نہیں کر سکتے، پوری لمبی لسٹ ہم نے چوتھے پارے کے آخر میں دیکھی، ایک اس میں اضافہ بھی اس آیت کے شروع کی وجہ سے ہوا۔ اس کے علاوہ جو حلال ہیں ان کی شرائط کیا ہیں؟ وَأُحِلَّ لَكُمْ، اور حلال کی گئی تمہارے لیے، مَا وَرَاءَ ذَٰلِكُمْ أَن تَبْتَغُوا بِأَمْوَالِكُمْ، پہلی شرط کہ ان کو مال کے ذریعے سے حاصل کرو، یعنی حق مہر دو، مُحْصِنِينَ غَيْرَ مُسَافِحِينَ، دوسری شرط قید، نکاح کی قید میں لانے والے، بسانے کا ارادہ ہو، گھر بنانے کے لیے یہ شادی ہو، بگاڑنے کے لیے نہ ہو، صرف شہوت رانی کا مقصد نہ ہو، خواہش ہی کے لیے یہ سب نہ کرو بلکہ تمہارا ارادہ ہونا چاہیے کہ تم ان کو بساؤ گے۔ پھر جو بھی تم فائدہ اٹھا چکے ان سے، بھی ہی کی ضمیر مال کی طرف ہے، حق مہر کی طرف، یعنی اس مال کے ذریعے سے تم ان سے فائدہ اٹھا چکے تو فرض ہے، یہ تم پہ فرض ہے۔ وَلَا جُنَاحَ عَلَيْكُمْ فِي مَا تَرَادَيْتُمْ بِهِ مِنْ بَعْدِ الْفَرِيضَةِ، اور تمہارے اوپر اس میں کوئی گناہ نہیں، کس معاملے میں؟ کہ اگر باہمی رضامندی سے کچھ سمجھوتا ہو جائے، اگر باہمی رضامندی سے کوئی آپس میں معاملہ طے کر لو تو کوئی حرج نہیں، اس لیے کہ اِنَّ اللَّهَ كَانَ علیمن حکیمہ، اللہ تعالیٰ علم والا بھی ہے اور حکمت والا بھی ہے۔ چلیے ترتیب سے آیت کو دیکھتے ہیں اور پھر ایک ایک چیز آپ کے سامنے آتی جائے گی انشاءاللہ تعالیٰ۔ والمحصنات، اور محصنہ عورتیں، محصنات محصنتن کی جمع ہے، حا صاد نون سے، حسن قلعے کو کہتے ہیں، لفظ احسان سواد سے ہے سین سے نہیں، چار لفظوں میں استعمال ہوا ہے یہ قرآن پاک میں، اگر ایک سٹریچ میں بولوں گی تو آپ کے لیے یاد رکھنا آسان ہوگا انشاءاللہ، شادی، آزادی، پاک دامنی، مسلمانی۔ دوبارہ بولتی ہوں، محصنات کون عورتیں ہوتی ہیں؟ نمبر ایک شادی شدہ، دوسرا آزاد عورتیں، یعنی غلام نہیں، لونڈی نہیں، تیسری پاک دامن، یعنی اپنی عزت کی حفاظت کرنے والی، کرپٹ عورتیں نہیں، اور چوتھا لفظ استعمال ہوا مسلمان کے لیے، شادی، آزادی، پاک دامنی، مسلمانی۔ اور دیکھا جائے تو یہ لفظ چاروں ہی کے اوپر فٹ ہوتا ہے، شادی بھی تو ایک قسم کی حفاظت ہے نا، عورت ایک قلعے میں آ جاتی ہے، جب ایک مرد اس سے نکاح کر لیتا ہے تو باقی مردوں کی نگاہوں اور سوچوں سے وہ عورت نکل جاتی ہے، اور نکل جانی چاہیے کیونکہ اب یہاں نہیں ہونی تھی، نہیں تھی، اب اس کے بارے میں سوچوں گا تو کسی اور مرد کی چیز میں خیانت کروں گا۔ تو پیغام ہے اس میں ان لوگوں کے لیے کہ جو شادی کہیں اور ہو جانے کے باوجود بھی लड़कियों का पीछा नहीं छोड़ते। अब वो अपनी भी नहीं रही, वो किसी और की है, किले में आ गई। इसी तरह आजाद औरतों के माने में ये लफ्ज क्यों आता है कि आजाद औरत भी अल्लाह के हुक्मों को मानने में, अपनी जिंदगी गुजारने में खुद मुख्तार होती है। इसके बरक्स अगर आप देखें तो लौंडी या कनीज, गुलाम, ऐसे लोग जो हैं वो आजाद नहीं होते। इंसान तो होते हैं लेकिन जिंदगी बहुत सारी ऐसी गुजरती है, बहुत सारे मामलात में जिंदगी इस तरह से गुजरती है जो जानवरों से भी बदतर होती है। तो लिहाजा आजादी के अंदर भी एक तहफ्फुज़ का माना पाया जाता है, वो एक सजदा जिसे तो वीरान समझता है, दिलाता है हजार सजदों से आदमी को निजात। देखा जाए तो दुनिया में सबसे आजाद शख्स मुसलमान शख्स है, इसीलिए मुसलमानी का लफ्ज भी इसके साथ आता है। क्योंकि जब बंदा एक रब का गुलाम हो जाता है, जब एक रब को अपना सब कुछ दे देता है, तो फिर बाकी बातें किसी और को कुछ कहने और सुनने की जरूरत ही नहीं रहती। इसी तरह पाक दामनी से मुराद है, तो फिर जैसा को बताया गया था कि जो घोड़ा अपने ऊपर सवार नहीं होने देता किसी को, इसी तरह एक पाक दामन अफीफा इज्जत वाली लड़की कौन होती है जो किसी मर्द को अपने करीब नहीं आने देती। तो यहाँ वल मुख्सनात की बात की गई कि हर वो औरत, यहाँ ये जो लफ्ज है ये शादीशुदा के माने में, चार लफ्ज मैंने आपको बताए लेकिन यहाँ इनमें से पहला मानी मुराद है, यानी वो औरतें जो किसी के निकाह में है वो भी दूसरे मर्दों पर हराम है, हत्ता के तलाक हो जाए या बेबुदी हो और इद्दत गुजार के उससे निकल आए। किसी का इंतकाल हो जाता है या तलाक हो जाती है, दौराने इद्दत भी वो औरत मुहसिना ही होगी, किसी दूसरे मर्द के निकाह में नहीं आ सकती। अगर इतनी बात पे बात करके देखें तो शब एक कितनी बड़ी नेमत है। अल्लाह सुभान व तआला ने एक फितरी निज़ाम जो इंसानियत को दिया, उसमें फितरत यही बताती है कि जब एक इंसान बालिग होता है, उसके दिल में ऐसे जज्बात आने लगे तो फिर उसकी शादी कर दो, यही है फितरत। इस आयत से एक चीज़ तो ये पता चली कि बगैर किसी मजबूरी के बिन ब्याहे बैठे रहना जायज़ नहीं, ये कोई दीनदारी नहीं कि आप नेक बहुत हो गए हैं तो अब आप शादी नहीं कर सकते, या अब नेक हो गए हैं तो अब अपने घरों को नहीं रख सकते, देख सकते। इंसान अगर नियत कर ले अच्छी तो ये हर चीज उसके लिए इबादत है। तो लिहाजा इस मामले में भी जरूरत है। अफसोस की बात है कि कुछ बैरूनी असरात की वजह से अब हमारी नस्लों के अंदर भी ये ख्याल आने लगा कि शादी क्यों करें, ऐसे सवाल अब उठते हैं, लोग नहीं शादी क्यों करें। मैंने जब ये सवाल किसी यंग बच्ची के मुंह से सुना तो मेरे अंदर एक, जिसको कहते हैं ना कि छठी हिस बेदार हुई, और मुझे लगा कि ये सवाल उठा क्यों, कभी नहीं आज तक ये किसी ने किया था। फिर समझ आई कि जिस दौर में हम रहते हैं, जहां अपनी जिंदगी गुजारने का नारा हो, जहाँ ये कहो कि जो चाहो करो, अपनी मर्जी की जिंदगी गुजारो, फिर वहां तो ये बात तो है, शादी तो पाबंदियों का नाम लगेगी। और ऐसे लगता है, ऐसे ऐसे नाम है, आप देखिए कि इस वक्त इस कल्चर को आम किया जा रहा है, शादी ना करो। एक तो मैंने कहीं एक कोटेशन पढ़ी थी जो मेरे जहन से निकल गई, कि जिसका मफहूम यही था कि शादी के बगैर रहना ये असल लाइफ का हुसन है, और शादी क्या है, एक कैद है। तो ऐसा नहीं है, किसी के लिए बोझ नहीं समझना चाहिए, क्योंकि इंसान महफूज हो जाता है, तहफ्फुज होता है। जरूरी नहीं कि कोई ऐसे जज्बात ही हो, वैसे भी इंसान देखे कि हमेशा किसी दोस्त की तलाश में होता है, बचपन में दोस्त मिलते हैं बिछड़ जाते हैं, जवान होते हैं बिछड़ जाते हैं, शादी की सूरत में एक ऐसा दोस्त मिल जाता है कि जो बिछड़ता नहीं, इल्ला माशाल्लाह, उसके साथ दुख सुख, गर्मी सर्दी, بیماری، صحت، پریشانی، اس کا خیال آتا ہے. بعض دفعہ جوانی میں انسان مضبوط ہوتا ہے، شادی نہیں کرتا، لیکن جو ہی عمر ڈھلتی ہے سائے گہرے ہونے لگتے ہیں، گھر کے دوسرے لوگ ایک ایک کر کے اپنی زندگی میں مصروف ہونے لگتے ہیں، تو پھر ایسے لوگوں کو شادی کی ضرورت پیش آتی ہے. بعض دفعہ مرد حضرات میں بھی ایسا ہی دیکھا گیا کہ شادی وقت پہ نہیں ہوئی، عمر بڑھ گئی، اب مشکلات میں پڑے. عموماً مرد تو شاید کوئی ریزن ایسی ہوتی ہے تو نہیں کرتے، لیکن یہ ٹرینڈ لڑکیوں میں زیادہ عام ہوتا دیکھا جا رہا ہے. جب 40 50 60 کے قریب، 60 تو خیر اوپر رہتا ہے، میں نے دیکھا ہے کہ جب 40 سے اوپر لڑکی جاتی ہے نا تو ڈھلنا شروع ہو جاتی ہے، اپنی عمر سے بڑی لگتی ہے، اور ایک ڈپریشن، تیزی، پریشانی، خام خواہ گھر والوں کو تنگ کرنا، روک ٹوک، ایک خود بھی بوجھ بنے اور دوسروں کو بھی بوجھ بنایا، یہ فطری تبدیلیاں اس کے اندر آنے لگتی ہیں. پھر بعض دفعہ ایسا بھی دیکھا گیا کہ 40 کے بعد، 50 سال کی عمر میں کچھ خواتین ہیں وہ خواہش کرتی ہیں کہ اب ہماری شادی ہو جائے. کوئی ایک ایسی بہن تھی، اکثر ہوتی تھی درسوں میں اور کلاسوں میں، کہیں کی بات ہے، تو کہنے لگی کہ مجھے آپ سے بات کرنی ہے اکیلے میں. تو میں نے کہا اچھا ٹھیک ہے. کرنے لگی تو بہت، جیسے ایک بندہ ٹوٹا ہوا ہوتا ہے یا جھجکتا ہوا یا شرماتا ہوا، تو کہنے لگی کہ مجھے شادی کرنی ہے نا، شادی ابھی نہیں میری ہوئی ہوئی، اور آپ کی نظر میں کوئی ایسا مان دو. تو میرے دل میں ایک دم یہی آیا کہ شاید شادی ہوئی ہوگی، بیوہ ہیں یا متعلقہ ہیں. تو جب بات کھلی تو پتہ چلا کہ نہیں، شادی کی ہی نہیں تھی. لیکن پھر جب اب عمر کا یہ حصہ شروع ہو گیا تو اب محسوس ہوتا ہے، بھائی کے گھر میں تھے، بھابھی کے گھر میں تھے، اب حالات ایسے نہیں رہے، دس اینڈ دیٹ. تو بہتر ہے کہ اللہ کے حکموں کو مانا جائے اور اس معاملے میں بھی رہنمائی سے فائدہ لیا جائے. اور خاص طور پہ شادی شدہ عورتوں کو تو اس پہ بہت ہی اللہ کا شکر گزار ہونا چاہیے کہ اگر آج ہمارے پاس کچھ ہے تو آپ دیکھ لیجئے کہ یہ شادی کی بدولت ہے، عزت، اسٹیٹس، مقام. بعض دفعہ فیملیز میں دیکھ لیجئے، شادی شدہ لڑکی آتی ہے شوہر کو ساتھ لے کے، تو اس کو جو پروٹوکول ملتا ہے وہ بغیر شوہر کی عورت کو نہیں ملتا. تو لہٰذا ایک بات لمبی ہو گئی لیکن ضروری ہے یہ بات کرنا، اور وہ یہ ہے کہ اس کلچر کو بھی عام کرنے کی ضرورت ہے کہ اس میں پابندی نہیں بلکہ خیر ہی خیر ہے، اور اللہ تعالیٰ نے جو قانون بنا دیے وہ ہم سب کے حق میں بہترین، اللہ زندگیوں میں خیر آئے گی اور برکت آئے گی. اب دیکھیے، والمحصنات من النساء، اور عورتوں میں سے شادی شدہ عورتیں، یہ بات تو ہم نے دیکھ لی. آگے چلتے ہیں، الا ما ملکت ایمانکم، مگر جو مالک ہو گئے تمہارے دائیں ہاتھ. وہ کون ہوتے ہیں؟ غلام اور کنیزیں. اسی کو آج کے دور میں اچھالا جاتا ہے لفظ لونڈی سے، اور سوال کیا جاتا ہے کہ اسلام میں یہ کیا چیز ہے. تو تھوڑی سی بات کریں گے، اس لیے کہ پہلے تو شاید اس کی اتنی ضرورت نہیں ہوتی تھی، لیکن اب عموماً ایسی باتیں پوچھی جاتی اور کہی جاتی ہیں کہ جس کی وجہ سے لوگ سوال اٹھاتے ہیں اور پھر ہمیں جواب نہیں معلوم ہوتا. تو ہم تھوڑی سی بات کریں گے کہ لونڈی یا کنیز، اس کا اسلام میں کیا حکم ہے اور کس طریقے سے یہ بات ہوئی اور اس کا کیا موجود بات ہے. اور آپ دیکھیں کہ اس ایک لفظ کو بنا کے، دلیل بنا کے اس طریقے کی باتیں پیش کر دی گئیں کہ خدا نخواستہ گھروں میں کام کرنے والی عورتوں سے بھی تعلقات جائز ہیں، کیونکہ یہ لونڈیاں ہیں اور دس اینڈ دیٹ. لیکن میں بجائے اس کے کہ آپ کو بات شروع کروں لونڈی اور اس کی اصل اور حقیقت سے، ایک نظر ڈال دیں کہ آج کے دور میں جب کوئی دشمن کسی علاقے کو فتح کرتا ہے کے بعد کیا ہوتا ہے. میں نے تو دیکھا ہے کہ جب حملہ ہوتا ہے کسی ملک میں تو تبھی وہاں لڑکیوں کی عزتیں محفوظ نہیں رہتی. پہلے دور میں جنگیں ہوتی تھیں تو کسی ادب اور اصول کے تحت ہوتی تھیں، آج تو وہ بات رہی نہیں. اور نتیجہ کیا نکلتا ہے کہ جس ملک میں گئے وہاں کی عورتوں کی عزتیں بھی لوٹی، और उनके घर भी लुटे। लेकिन चलिए मान लेते हैं उस दौरान कुछ नहीं हुआ, आगे चले, फतह हो गई। आज के इस मुहज़्ज़ब दौर में देखिए कि जब फातेह कौम उस इलाके की औरतों को कैदी बनाते हैं, फिर उनको कैंप्स में रखा जाता है, वहां उनके साथ बदकारियां होती हैं, सिर्फ जिना ही नहीं होता बल्कि उनके साथ जबरदस्ती उनकी तकलीफें भी दी जाती हैं और एक खुली आजादी दी जाती है कि उनके साथ जो चाहो करो। इसके बरक्स इस्लाम में ऐसा नहीं होता। होता क्या था कि ये टर्म, यानी अगर आप देखें कि लॉन्डी या कनीज की टर्म इस्लाम में जात नहीं थी। पहली चीज मैं पॉइंट्स दूंगी आपको इस बारे में ताकि आपको बात याद रखनी आसान हो जाए। तो लॉन्डी इस्लाम का कोई इदारा नहीं है बल्कि इस्लाम से पहले मौजूद था। इस्लाम ने जहां दीगर इलाकों में दीगर शोबों में इस्लाह की, ऐसे रूल्स बनाए, ऐसी चीजें की कि जिसकी वजह से वो चीजें खत्म होकर ठीक हुई, इसी तरह गुलामी और लॉन्डीज्म को भी इस्लाम ने खत्म किया। पहले दौर में लोग इंसानों को बेचते थे, गुलाम बनते थे लोग और बिकते थे, लेकिन अल्लाह के नबी सल्लम के जरिए से जो दीन हम तक पहुंचा उसमें क्या हुआ कि आपने गुलामों को आजाद करने की रग़बत दिलाई, आपने इसको इतना ज्यादा इनके हकूक की बात की कि लोग इतना ज्यादा डरने लगे कि कहीं ऐसा ना हो हम पकड़े। देखा गया कि लोग खुद खजूर खाते थे और अपनी लौंडियों और अपने गुलामों को रोटी खिलाया करते थे। आप हमेशा इस चीज की नसीहत करते थे कि देखो ये गुलाम तुम्हारे भाई बंद हैं, दुनिया में ये तुम्हारा ताल्लुक है इनसे, लेकिन इंसान होने के नाते ये बराबर है, तो लिहाजा इनके साथ मामला अच्छा रखना, क्योंकि ऐसा ना हो कि तुम इनके साथ सरसख्ती करो और अल्लाह ताला की निगाहों में तुम मुजरिम करार पाओ। तो लिहाजा इससे ये देखा कि इस्लाम ने ये चीज शुरू नहीं की, उससे पहले मौजूद थी। दूसरी बात जहन में रखिए कि गुलाम या लौंडी रखना ना तो फर्ज है, ना सुन्नत है और ना नफिल है, ठीक है। एक एक्सेप्शनल केस है जिसके बारे में ये बात की जाती है। लफ्ज गुलामी के लिए अरबी में लफ्ज रिक आता है, रा और काफ। किसी की मलकियत में आना, इसका गुलाम होना रिक कहलाता है, और रकीक ममलूक को कहते हैं, गुलाम को कहते हैं। इसका असल क्या है? रक्का, रा काफ हा, ये गिलजा की जिद है। रिक का मतलब होता है नरम, नरमी, और गिलजा होता है सख्ती। गुलाम अपने आका के लिए नरम होता है, सख्त रवैया नहीं इख्तियार कर सकता। इसीलिए आपने एक लफ्ज सुना होगा, फक्कू रकबा, आजाद करना है गर्दन का। गर्दन उसके उसके कब्जे में होती है ना। तो पहली बात यह है कि गुलामी के लिए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने जो बात की वो ऐसी नई बात थी जिसका हजारों साल की तारीख में कोई एक भी ऐसी मिसाल नहीं मिलती थी कि किसी ने इतना अच्छा सलूक किया। गुलामी पहले से मौजूद थी। आप मिस्री तहजीब को देखें, चीनी तहजीब को देखें, इंडियंस को देखिए, यूनान, रोमन, इवन तौरात और इंजील में भी गुलामी का जिक्र था। रही को मख्तूम में आपने पढ़ा होगा कि जब हजरत खाजरा जो थी वो कौन थी, लौंडी थी हजरत सारा की, जो शाह मिस्र ने उनको तोहफे में दी थी। हजरत इब्राहिम अलैहिस्सलाम जब बीबी सारा के साथ मिस्र से गुजरे तो वहां के बादशाह ने तोहफे में हजरत हाजरा दी थी, और जो बाद में फिर हजरत इब्राहिम के निकाह में आई और उन्हीं से फिर हजरत इस्माइल अलैहिस्सलाम पैदा हुए। अमूमन गुलामी तीन तरह से मिलती थी, यानी तीन तरीके होते थे लोगों को गुलाम बनाने के। पहला तरीका होता था कि लड़ाइयों में जो कौम शिकस्त पाती वहां के लोग, औरतें, बच्चे, मर्द सब फातिह कौम के गुलाम बन जाते, ये पहली सूरत थी। दूसरा तरीका था तंगदस्ती की वजह से लोग अपने बच्चों को बेच देते थे। और तीसरी चीज थी, डाके और चोरियों के जरिए भी लोगों को हथिया लिया जाता और गरीब बना लिया जाता। आज भी देखिए कितने ही यूरोपियन कौमें ऐसी हैं जो अफ्रीका में आई और उन्होंने लोगों को बेचा। ये हिस्ट्री पढ़ के देखें, बहरी रास्तों से अंदर आने वाले और इंसानों को पकड़ के जाते थे। अगर आपने अपने करीब ही की हिस्ट्री पढ़ी हो तो आपको ये चीज बड़ी अच्छी तरह से मिल सकती है कि कोई बहुत दूर की बात नहीं, लेकिन यह हकीकत है कि लोगों को पकड़ के गुलाम बनाया जाता था। फिर यही किसी एक शख्स ने एजिटेशन शुरू की और आज भी लोग उसको हीरो मानते हैं। तो बात सिर्फ इतनी तफसील से बताने का मकसद क्या था कि गुलामी पहले से मौजूद थी। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर में जो गुलामी का रिवाज या जो चीज आपके जरिए से हमारे सामने आई वो पहली किस्म की थी। ना आपने बच्चों को बेचने की इजाजत दी, ना लोगों को बेचने और चोरी करके अगवा करके लाने की दी। हाँ, अभी एक सूरत बचती है और वो क्या है कि कहीं लड़ाई हुई। आप जरा सपोज करें, कहीं लड़ाई होती है, दुश्मन पे आप गालिब आ गए, जो ही पता मिले सबको छोड़ देना चाहिए। अच्छा भाई जाओ, खुदा हाफिज, बहुत अच्छा हुआ तुमने हमसे लड़ाई की, हम जीत गए, अब तुम जाओ ये चीजें भी ले जाओ, ताकि फिर अगले दिन उन्हीं चीजों से हमला करें। कभी भी नहीं ऐसा होता ना। अब लोग आते हैं, इंसान होते हैं, चीजें होती हैं, वो सब दूसरे मुल्कों में, ये तो आज भी है ना। कोई लड़ता ही किसी से क्यों है आज के दौर में? वो तो इसीलिए लड़ते हैं ना कि उनकी चीजें हमें मिल जाए। ऐसा तो नहीं हो सकता कि कोई गालिब आ जाए और उनको बाद में छोड़ दे। तो लिहाजा अब उस गालिब आने की बाकी चीजों को इस वक्त हम डिस्कस नहीं करेंगे। औरतें भी आती हैं, मुश्रिकीन अपने साथ मैदान जंग में औरतों को भी लेके आते थे। अबू सुफियान ने जब अबू जहल से मदद तलब की थी गजवे बदर के मौके पे, तो अबू सुफियान अपने साथ लौंडियों को लेके आया। तो लोगों ने पूछा कि ये वहां क्या करेंगी, इनका क्या काम? तो कहने लगा, हम लड़ेंगे, जीतेंगे, हमें फतह होगी, फिर महफिलें सजेंगी और ये लौंडियां हमारे लिए गाने गाएंगी, शराब और कबाब चलेगा, तो अपने फन के लिए लेके आते थे। इसी तरह बास हालात में मुसलमानों के खिलाफ इतना ग्रज होता था, इतना दिल के अंदर उनके बुगज होता था कि औरतें भी इसमें कम नहीं थी, जिसमें मिसाल अबू लहब की बीवी उम्मे जमील की भी आती है कि अल्लाह के नबी सल्लम की नफरत में भरी रहती थी और लोगों को उभारती रहती थी। तो लिहाजा वो औरतें भी मैदान जंग में आती थी जो सरासर इस्लाम के खिलाफ जज्बात रखती थी, और जहां मौका मिलता था वो वहां मुसलमानों के ऊपर हाथ भी उठाती थी। अब आप बताइए कैसी औरतों को क्या किया जाए। एक सूरत हाल तो ये है जो आज के दौर में, और जो किसी ने अपनी कहानी भी सुनाई, और वो क्या कि औरतें उस मुल्क में आए। चले कहानी इसकी ये कि एक खातून थी, तो वो किसी बॉर्डर के करीब रहती थी, उनके शौहर भी कहीं इस तरह आर्मी में थे। तो उन्होंने ये चीज बताई कि हम इंडिया और पाकिस्तान के बॉर्डर पर रहते हैं। अब वहां अक्सर ही ऐसा होता है कि कुछ औरतें पकड़ी जाती हैं या कुछ और सुनगुन लेने के लिए होती, वो दुश्मनों की हैं लेकिन हमारे मुल्क की हदूद में आती हैं। तो अब उसको क्या किया जाए, सवाल तो बड़ा अहम है। इस पाकिस्तानी हुकूमत ने उसका इलाज क्या बताया कि उन्हें कैद कर दो, अब उनको कैद में डाल दो। अब आप देखिए कैद में डले तो आजादी तो छिन गई ना, ना उसकी राय की आजादी, उसका स्टेटस खत्म, उसका सब कुछ खत्म। जेल में डाल दो, गल जाओ। फिर जेलों में क्या होता है कि जब वो इतनी औरतें जेलों में होती हैं, तो फिर जेल के अफराद गलत तरीकों से उनसे गलत ताल्लुकात कायम करते हैं, जिनका हक नहीं, जिनको इजाजत नहीं, वो जेलों में उनके साथ बुराई करते हैं, और फिर वो बाज़ औक़ात उनके बच्चे भी पालती हैं। उस औरत के अपने जज्बात कहाँ गए? स्टेटस तो बदल गया, दूसरे दर्जे की शहरी तो वो बन गई, आजाद तो वो रही नहीं, कैद में तो आ गई। इस्लाम ने इसका और एक हल निकाला, और वो क्या कि ऐसी आने वाली औरतें मुख्तलिफ लोगों के हिस्से में दे दी जाए। लेकिन जब कोई भी आता है, इंसान आए या इंसान का बच्चा आए, उसकी कुछ जरूरियात होंगी ना। दो तरह की जरूरियात होती हैं, पेट की भूख, जिस्मानी जरूरियात। अब खाना तो आप उनको दे देंगे। अब मिसाल है किसी मुल्क में दी औरतें आ गई, एकदम हुकूमत पे उनका बोझ पड़ेगा ना, उनको रखना, खिलाना, पिलाना, उनका कपड़ा सब कुछ, और फिर साथ उनके दूसरी जरूरियात भी होंगी। इस्लाम इसका हल क्या निकालता है कि किसी एक के ऊपर सबका बोझ डले, इसकी बजाय मुख्तलिफ लोगों को मुख्तलिफ लोग दे दे। और अमूमन जो जंग में लड़ते हैं मुजाहिद, माले गनीमत उन्हीं के अंदर बंटता था, तो उसी में बंटने वाली चीजों में इसी तरह से मुजाहिदों को दे दिया जाता था। अल्लाह के नबी सल्लम की एक हदीस सही मुस्लिम की अबू सईद खुदरी से आपके सामने रखूंगी। इस हदीस की बेस पे फिर हम इंशाल्लाह 8 बातें करेंगे, तो आप लोग इस मसले को इंशाल्लाह आसानी से समझ जाएंगे कि नबी सल्लम ने हुनैन के दिन एक लश्कर औतास किया, इनका दुश्मन से मुकाबला हुआ, मुसलमानों ने फतह पाई और बहुत से कैदी हाथ आए। सहाबा कराम ने इन कैदी औरतों से सोहबत करने को गुनाह समझा क्योंकि इनके मुशरिक शौहर मौजूद थे। तो अल्लाह ताला ने यह आयत नाजिल फरमाकर कि इद्दत के बाद इन लौंडियों को इनके लिए हलाल कर दिया। तो इस हदीस से क्या बात पता चलती है? पहली बात, यानी 8 बातें अगर आप समझ जाएं लौंडी के बारे में तो फिर उससे जहन खुल जाएगा आपका। पहली बात है कि लौंडी जिस मुजाहिद को मिलेगी सिर्फ वही उससे फायदा उठा सकता है, दूसरे नहीं। माले गनीमत की बांट से पहले किसी शख्स ने किसी औरत से ताल्लुक कायम किया तो वो 2 गुनाहों का मर्तकिब होगा। क्या? जिना का और माले गनीमत की खयानत। ये पहली बात है, कैदी औरत से फायदा उठाया जा सकता है जो अमीरे लश्कर किसी मुजाहिद को दे दे। देने से पहले, माले गनीमत बटने से पहले अगर किसी ने खुद ही किसी को ले लिया या उससे ताल्लुक कायम किया तो ये नाजायज होगा, जिना और खयानत का मुर्तकिब होगा। दूसरी बात, लश्कर का जो अमीर है, यानी अमीरे लश्कर का किसी औरत को किसी की मलकियत में देने के बाद इसे निकाह की जरूरत नहीं रहती। ये बिल्कुल ऐसे ही है जैसे बाप अपनी बेटी का निकाह एक मर्द से कर देता है। बाप वली होता है ना, अपनी रजामंदी देता है। निकाह के लफ्ज तो मौलवी साहब पढ़ते हैं लेकिन बाप की रजामंदी लाजिम है ना, उस पर भी बात होगी इंशाअल्लाह ताला। तो बाप जो है वो अपने हाथ से देता है, इसी तरह अमीर लश्कर का देना उसका निकाह बन जाता है। तीसरी बात ये ध्यान में रखिए कि जब कोई औरत दुश्मनी में, यानी इस्लाम दुश्मनी की वजह से पकड़ी जाती है, मुसलमानों के अंदर आए स्पाई बन के आई या मैदान जंग में आई हुई थी, तो उस औरत का अपने मुशरिक शौहर से निकाह टूट जाता है। इवन अगर उसका शौहर भी कैदियों में आ चुका है, यानी औरत भी पकड़ी गई मर्द भी पकड़ा गया, दोनों शादीशुदा थे, अब ये औरत उसके निकाह में नहीं रहेगी, वो उससे ताल्लुक नहीं कायम कर सकता। तीसरी चीज, जिस मुजाहिद को वो लौंडी मिलेगी वो फौरन उसके साथ ताल्लुक कर सकता, उसके लिए कम अज कम 1 महीना, यानी एक पीरियड जाते हैं उसकी का इंतजार किया जाएगा। अगर पीरियड्स नहीं आते तो फिर देखा जाएगा कि क्या वो प्रेग्नेंट तो नहीं, और अगर प्रेग्नेंट होगी तो फिर वजह हमल, प्रेगनेंसी से लेकर डिलीवरी तक इससे जिमा नहीं किया जा सकता। ठीक है, ये बात भी आपके जहन में आ गई। और यहां यही बात है, फिर बोलती हूँ, यानी कैदी औरत जब पकड़ी जाती है तो उसका उसका इंतजार कितना है, उसकी इद्दत कितनी है? 1 महीना। 1 महीने में अगर पीरियड्स आते हैं, फारिग होती, उसके बाद फिर वो उस शख्स उससे चाहे तो ताल्लुक कायम कर सकता है। अगर पीरियड्स नहीं आते और औरत प्रेग्नेंट है तो फिर उसके लिए तरीका क्या है कि उसको इंतजार किया जाएगा। इस्लाम कभी भी इस चीज की इजाजत नहीं देता कि एक औरत एक से ज्यादा लोगों के साथ रहे। انشاءاللہ ابھی جب نکاح کی بات ہوگی تو دور جاہلیت کے چار نکاح کے طریقے بھی آپ کے سامنے رکھوں گی کہ اس دور میں لوگ کس طریقے سے نکاح کرتے تھے اور اس کا کیا طریقہ تھا اور اسلام نے اس کو کتنے خوبصورت اور ایک آتھینٹک طریقے سے بدل دیا. پھر ایک اور چیز اس بارے میں یاد رکھیے گا کہ اگر اس قیدی عورت سے ہو جائے تو پھر اسے فروخت نہیں کیا جائے گا. یعنی اگر قیدی عورت سے اولاد ہوگی تو پھر اسے بیچا نہیں جا سکتا. پھر ایک اور چیز اس میں ہے کہ اگر ایسی قیدی عورت کو اس کا مالک کسی کے نکاح میں دے دے, ہر حال میں ضروری نہیں کہ وہ خود ہی اس سے تعلق قائم کرے, بعض ایسے بھی حالات ہوتے ہیں کہ جس کی وجہ سے وہ اس کو شادی کر سکتا ہے اس کی یا اس کو کسی اور کے نکاح میں کر دے, تو پھر مالک خود اس کے ساتھ تعلق نہیں قائم کرے گا, اس کو ضرورت نہیں ہے کیونکہ پھر وہ کسی اور کی عورت ہو گئی. اسلام جو ہے خوبصورت طریقے سے لوگوں کی رہنمائی کرتا ہے, اگر ہم سمجھنا چاہیں سیکھنا چاہیں تو بہت فائدے کی چیز ہے. پھر اسی طرح آپ دیکھیے کہ اگر عورت سے مالک کی اولاد پیدا ہو جائے, یعنی ایک مالک ہے اس سے لونڈی نے کسی بچے کو جنم دیا, تو جو ہی وہ مالک مرے گا وہ عورت آزاد ہو جائے گی. ایسی عورت ام الولد کہتے ہیں. پھر اس پہ بھی بڑی تفصیلات ہیں جس کی اس وقت ہمیں ضرورت نہیں. یعنی ایسی عورت جو مالک کے بچے کو جنم دے, ایک مرد ہے اس کی وہ لونڈی تھی, اب وہ بچہ پیدا ہوا, جب وہ مالک مرے گا تو اس کے بعد وہ لونڈی دوبارہ لونڈی نہیں رہے گی, وہ آزاد ہو جائے گی. اسی طرح اگر امیر لشکر یا آج کے دور میں حکومت کسی عورت کو کسی کی ملکیت میں دے دے تو پھر وہ خود اس کو واپس لینے کی مجاز نہیں ہے, الا یہ کہ پتہ چلے کہ کوئی ایسی چیز ہو گئی تھی اس میں اور جس کی وجہ سے یہ معاملہ ہوا, ادر وائز وہ عورت واپس نہیں لی جائے سکتی. اب آپ دیکھیے کہ اس کے علاوہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے اس معاملے میں کیا کیا, آپ نے فرمایا کہ لونڈی یا غلام کے ساتھ اچھا سلوک کرو, جو خود کھاتے ہو ان کو بھی کھلاؤ, جو خود پیتے ہو ان کو بھی پلاؤ, اور ان کے ساتھ حسن ظن رکھو. ایک روایت میں آتا ہے کہ جس نے اپنے مالک اپنے غلام کو تمانچہ مارا تھپڑ مار دیا, اس کا کفارہ کیا ہے کہ اس کو آزاد کر دے. سبحان اللہ, آج تو گھر کے ملازم ٹھوکروں میں بنتے ہیں, ان کو تو کھانا ایسے دیا جاتا ہے جیسے کتے کے آگے ڈالا جاتا ہے, اور اللہ کے نبی صلی اللہ علیہ وسلم غلامی کے بارے میں کہتے ہیں, صحیح مسلم کی روایت, مل لتما مملوکہ او دربہ فکفارتہ ان یعتقہ, جو اپنے غلام کو تھپڑ رسید کرتا ہے اس کا کفارہ یہ ہے کہ اسے آزاد کر دے. بعض دفعہ لوگ غلام بن کے آتے تھے اور پھر جانے نہیں چاہتے تھے. پھر اسی طرح مکاتبت کا دروازہ کھول دیا, مکاتبت بھی ایک نئی الگ ٹرم ہوتی ہے, اب سورت نور میں تفصیلات پڑھیں گے, لیکن مختصراً یہ ہے کہ اگر کوئی آزاد ہونا چاہتا ہے غلام تو اپنی قیمت لگواتا ہے, مثال 10,000 لگ گئی تو وہ کہتا ہے آج سے جو میں کام کروں گا تم میری پے سمجھ کے اس کو کاٹتے جاؤ, جب 10,000 ہو جائیں گے پورے تو میں آزاد ہوں. اور جب کوئی غلام ایسی بات کہہ دے تو مالک کے اوپر فرض ہوتا ہے کہ وہ اس کو قبول کرے. اسلام نے تو بہت سارے راستے رکھے اور بہت طریقے سے اس بات کی. یقیناً اتنا دلچسپ موضوع ہے کہ جب واقعی آپ میں اس کا مطالعہ کر رہی تھی تو میرا دل چاہ رہا تھا میں آپ کو سب کچھ بتاؤں, لیکن وقت اجازت نہیں دیتا اور شاید ابھی اتنی آپ کو ضرورت بھی نہیں ہوگی. لیکن غلامی کیا ہے, اسلام نے عورت کو محفوظ کیا. اب دیکھیے کہ ایک جنگ ہوتی ہے اور عورت جب وہاں آتی ہے اب کیا کیا جائے, اس کو ماں بہن بنا لیا جائے, بنا کے رکھا جائے, یہ بھی ہو سکتا تھا کہ جس مجاہد کو دی جائے وہ ایسا معاملہ کر لے, لیکن پھر اس عورت کے اپنے جذبات بھی تو ہوں گے نا. اس عورت کی رکاوٹ ہے اس کا کفر اور اس کی اسلام دشمنی. اگر وہ کفر سے باز آ جائے اسلام دشمنی سے باز آ جائے, اس عورت کو آزاد کر کے نکاح کیا جا سکتا ہے اور اس کی رغبت دلائی. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ تین قسم کے لوگ اپنے ہر عمل کا دگنا اجر پاتے ہیں, اور ان تین میں سے ایک عمل کیا ہے کہ جس کی کوئی لونڈی تھی پھر وہ اس کو آزاد کرے, اچھا ادب سکھائے, آزاد کرے اور پھر اس سے نکاح کر لے. اگر لونڈیز کو کر دیا جائے بیوی کے درجے میں تو یہ آپ کے گھر میں اپنی جو بیوی ہے اس کے ساتھ ظلم ہوگا, وہ وہ آزاد عورت بھی ہے اور اس نے اسلام سے دشمنی بھی نہیں کی، وہ اسلام والی عورت ہے. اگر آپ ایک کافرہ عورت کو اس کے برابر لے آتے ہیں تو بھی یہ درست نہیں. تو سب سے خوبصورت حل اسلام نے دیا کہ ایک ایک کے پاس بانٹ دو. ضروری نہیں کہ وہ جو ہے اس سے تعلقات بھی قائم کرے، وہ اس کو الگ بھی رکھ سکتا، اس کی شادی کہیں اور کر دے، خدمت کرے گی وہ عورت. اسی طرح جب غلامی کسی سے، کسی کوئی عورت کسی کی لونڈی ہوتی ہے تو وہ اس کا نکاح کسی دوسرے مرد سے کرے، پھر اسے وہ جسمانی تعلق نہیں قائم کر سکتا، لیکن خدمت وہ عورت اس کی کر سکتی ہے. پھر آپ دیکھیں کہ سورۃ توبہ میں ایک پورا مصرف ہے زکوٰۃ کا، غلاموں کو آزاد کرانا. اللہ کے نبی صلی اللہ علیہ وسلم اتنی رغبت دلایا کرتے تھے غلاموں کو آزاد کرنے کی کہ ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے 6 مسلمانوں کو بھاری رقم دے کر آزاد کرایا، بلال رضی اللہ تعالیٰ عنہ کو انہوں نے آزاد کروایا، حضرت عثمان رضی اللہ تعالیٰ عنہ اپنے بیٹے کہ جب سے میں اسلام لایا ہوں تب سے ہر جمعے میں نے ایک غلام آزاد کیا، کسی جمعے ایک نہ کر سکا تو اگلی دفعہ میں نے 2 کیے. یہ بات بھی بتاتی ہے. پھر کسی آزاد کو غلام بنانا، جیسے کہ ابھی بات ہوئی پکڑ لینا یا بیچ دینا، تو اس کو کبیرہ گناہ بنایا گیا. پھر اسی طرح آپ دیکھیے کہ جو لوگ وہ غلام بن کے آتے ہیں مسلمانوں کے ہاتھوں، ان کے لیے پھر 3 آپشنز ہوتی ہیں. ضروری نہیں ان کو غلام رکھا جائے، فدیہ دے کے چھوڑ دو. اسی طرح احسان، جب تبادلے میں آزاد کر دو، یعنی تم ہمارے قیدی دے دو اور ہم تمہارے قیدی تمہیں واپس کرتے ہیں. اور ایسی ڈیل ہوئی، نبی صلی اللہ علیہ وسلم کے دور میں یہ معاملہ ہوا، مسلمانوں کے قیدی ان سے چھڑوائے گئے اور ان کے لوگ ان کو واپس کیے گئے، یہ بھی ایک اجازت تھی. اسی طرح ایک تیسری صورت ہوتی تھی کہ زمین چھڑوا لی جاتی تھی، اچھا ہم تمہارے قیدی دے دیتے ہیں تم ہماری زمین چھوڑ دو. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جو کسی غلام کو آزاد کرتا ہے تو اس کے ہر اس کے بدلے اس کا اس جہنم سے آزاد ہوتا ہے. اگر آپ نے اللہ کے نبی صلی اللہ علیہ وسلم کی آخر بھی سنی ہو تو وہ کیا تھی، وَالصَّلَاةُ وَمَا مَلَكَتْ أَيْمَانُكُمْ، لوگوں نماز، نماز کا خیال کرو اور ان لوگوں کا جو تمہارے ہاتھوں میں ہے. باقی بات رہ گئی، اگر تھوڑی سی دیکھی جائے کہ لونڈی کے اندر جو بات کی جاتی ہے تو آپ دیکھیں کہ جس طریقے سے لونڈیوں کو اس دور میں رکھا جاتا تھا، بعض دفعہ آج کے اس ترقی دور میں اس طرح سے لوگ بیویوں کو بھی نہیں رکھتے. اللہ تعالیٰ نے اس عورت کی ضروریات کو پورا کروایا، ہیومن رائٹس ہیں یہ، بیوی کے درجے پہ نہیں لیکن اس سے کم پہ رکھو تاکہ اس کی بھی ضروریات پوری ہو جائے اور اس کی بھی پوری ہو. حضرت صفیہ رضی اللہ تعالیٰ عنہ نبی صلی اللہ علیہ وسلم کے پاس جنگ میں آئی تھی، کوئی بھی نختب سردار کی بیٹی تھی، لیکن آپ نے ان کو آزاد کیا اور ان سے نکاح کیا. تو لہٰذا اس چیز کے لیے ذہن کے اندر بات سے واضح ہونی چاہیے کہ اللہ کا ہر حکم صحیح ہے اور اسی کے ساتھ ہمیں اپنی آپ کو چلانا ہے. اگر ہم اس پہ اعتراض کریں گے تو بعض دفعہ بہت ہی ناشکری کی بات ہو جاتی ہے. تو فرمایا وَسْوَلْ مُخْسَنَاتُ مِنَ النِّسَائِ، ہر والی عورتیں بھی حرام ہیں، اِلَّا مَا مَلَكَتْ اَيْمَانُكُمْ، مگر وہ عورتیں جو جن کے دائیں ہاتھ، جو تمہارے دائیں ہاتھ میں آ گئیں، یعنی جن کے تم مالک بن گئے، جو تمہاری ملکیت میں آ گئیں، وہ عورتیں حلال ہیں تم پہ. لیکن اس کی شرائط ہم نے دیکھ لی. اب چلیے آگے، اگر آپ نے دیکھا آیت کو تو یہاں تک حرمات تھی. پچھلی آیت یعنی حرمت علیکم امہاتکم سے جو بات شروع ہوئی تھی وہ ختم ہوتی ہے کتاب اللہ علیکم. اگر آپ ایک بریکٹ لگا لیں تو بات انشاء اللہ تعالی سمجھنی آسان ہو جائے گی آپ کے لیے. اور وہ یہی ہے کہ جب کوئی عورت کسی مرد سے نکاح جس کا نہیں ہو سکتا تو وہ وہی ہے، ٹھیک ہے. اب یہاں سے ایکسیپشنل ہے، آگے کہا کہ وہ عورتیں جن سے نکاح نہیں کر سکتے، اور اب بتایا جا رہا ہے وہ عورتیں جن سے نکاح کر سکتے ہو، وہ کون ہے؟ الا کون، واحل لکم، اور ہے تمہارے لیے. کون لکم؟ تمہارے. کم یہاں کون ہے؟ مسلمان مرد. ما وراء ازالکم، جو ان کے علاوہ ہیں، یعنی ان محرمات کے علاوہ ہر عورت تم پر حلال ہے، یہ مطلب ہے اس کا. محرمات کی تفصیل دیکھ لی، اب کہا کہ اس کے علاوہ جو عورتیں تمہارے لیے ہیں وہ حلال ہیں، لیکن کیسے حلال ہیں؟ اس کی شرائط ہے، پہلی چیز ان تبتغوا باموالکم، کہ تم ان کو اپنے مالوں کے ذریعے سے حاصل کرو۔ بجائے اس کے کہ ہم اس آیت کو پڑھیں، میں آپ کے سامنے ایک چھوٹی سی بات رکھوں گی کہ نکاح کی شرائط کیا ہیں۔ اصل میں یہاں سے بات شروع ہوگی، وہ اہلہ سے لے کے اور آیت رکوع کے آخر تک رحیم تک، اس میں نکاح کی شرائط بتائی گئی، چار اور بعض حالات میں پانچ شرائط ہیں نکاح کی، تو اس کو رکھا گیا۔ میں پہلے آپ کے سامنے وہ شرائط رکھتی ہوں تاکہ پھر آپ اس آیت کی روشنی میں جہاں جہاں وہ بات آئے گی تو اس کو ہائی لائٹ کریں گے اور چیز آپ کے سامنے واضح ہو جائے گی، کیونکہ جب کسی چیز کو ہم پہلے سے سمجھ چکے ہوتے ہیں ایک سٹریچ میں تو پھر آیت پہ مشکل نہیں ہوتی۔ بعض حالات میں مجھے اس چیز سے ڈر لگتا ہے کہ لوگ کہتے ہیں بڑی مشکل آیت ہے، کبھی بھی کوئی ایسی آیت میں آئے جس کے بارے میں مجھے ذرا سا بھی احتمال ہو کہ لوگ اس کو مشکل کہیں گے یا سمجھیں گے تو مجھے ڈر لگتا ہے کہ ایسا نہ ہو۔ جیسے وراثت کے بارے میں بھی آپ کو یاد ہوگا کہ ہم نے پہلے بات کر لی تھی، تو اسی طرح ہم اس کے اوپر بھی بات کریں گے کہ نکاح کی جو شرائط ہیں یا نکاح کے لیے کیا لازمی چیزیں ہیں، کس چیزوں کے بغیر نکاح نہیں ہوتا۔ تو ان شاء اللہ تعالیٰ یہ آیت کا جو باقی حصہ ہے وہ پھر ہمارے لیے سمجھنا آسان ہو جائے گا۔